धेरैलाई बढ्दा नपुग्ला माया मलाई घटाए हुन्छ। धेरैलाई बढ्दा नपुग्ला माया मलाई घटाए हुन्छ। मन भित्र राख्ने ठाउँ नभए मलाई हटाए हुन्छ। अझै पनि म तिम्रो बारे मन राम्रो सुन्न चाहन्न, मलाई एक्लै पारे पनि अर्को साथी चुन्न चाहन्न। धेरैलाई बाँड्दा नपुग्ला माया मलाई घटाए हुन्छ। बाटो सँग हिँड्ने बेइमानी रहेछौ तिमी, हो आधा बाटो सँग हिँड्ने बेइमानी रहेछौ तिमी। तिमीलाई आफ्नो भन्थे म, बजार की भइछौ तिमी। धेरैलाई बाँड्दा नपुग्ला माया मलाई घटाए हुन्छ। यात्रा गर्न खोज्छु यादहरूले बाटो छेक्छन्, हो एक्लै यात्रा गर्न खोज्छु यादहरूले बाटो छेक्छन्। आँखा खोलो या आँखा चिम्लो, यी नयनले तिमीलाई देख्छन्। धेरैलाई बाँड्दा नपुग्ला माया मलाई घटाए हुन्छ। मन भित्र राख्ने ठाउँ नभए मलाई हटाए हुन्छ। अझै पनि म तिम्रो बारेमा नराम्रो सुन्न चाहन्न, मलाई एक्लै पारे पनि अर्को साथी चुन्न चाहन्न। धेरैलाई बाँड्दा नपुग्ला माया मलाई घटाए हुन्छ।